अन्तरु मन्तरु जन्तरु लखन्तरु छु मन्तर ल हेर्नुहोस् त दाजुभाइ तथा दिदीबहिनीहरू, बाँदरलाई मान्छे बनाएको, मान्छेलाई बाँदर बनाएको, तपाईँहरू ट्वा परेर सुन्नु भएको, ट्वा परेर हेर्नु भएको। नमस्कार, म हुँ जादुगर तथा हास्य कलाकार महादेव त्रिपाठी। तपाईँले सुन्नु हुन्छ रेडियो मिरिमिरे 89.4 मेगाहर्जमा कार्यक्रम लोक चौतारी छु मन्तर। पुनः स्वागत छ मित्रहरू। पक्कै पनि हो तपाईँ यति बेला रेडियो मिरमिरे 89.4 घाजको प्रस्तुति कार्यक्रम लोक चौतारी सुन्दै हुनुहुन्छ। देशभर छरिएर रहेका विभिन्न रेडियो स्टेसनबाट प्रस्तुतिमा म कार्यक्रम प्रस्तुत राजु बहरा रहेको छु। टेक्निकल बाटोमा फरक फरक सञ्चार क्रियाबाट फरक फरक साथीहरू नै हुनुहुन्छ। आज हामीले यहाँहरूका सन्देशहरूलाई वाचन गरिरहेका छौँ। सन्देशका साथमा निकै मन छुने गीतहरू पनि प्रस्तुत गरिरहेका छौँ। धेरै सन्देशहरू मैले नयाँ सन्देशको रूपमा स्टाटस यहाँहरूलाई पठाउनका निमित्त अपडेट गरिसकेको यो कारणले गर्दाखेरि पनि सन्देशहरू धेरै प्राप्त छन्। ती सन्देशहरू वाचन गर्नतर्फ अब हामी केही बेरमा अगाडि बढ्नेछौँ र मन छुने गीतहरू थप हामी यहाँहरूमा प्रस्तुत गर्नेछौँ। मित्र प्रस्तुति लोक चौतारीको समय अवधिभरसम्म यहाँहरूले हामीलाई सुनेर साथ दिनुहोला। धेरै नयाँ गीतहरू रिलिज हुने क्रममा रहेको छ। मैले एउटा जानकारी गराउँछु, रमेश श्रेष्ठको लय सृजना, त्यसै गरी अबिर सुजिता आचार्यको शब्द सृजना र घमेश दुलाल अनि काव्य आचार्यको आवाजले सजिएको भूमिका रिजाल अनि सुजिता आचार्यको संयुक्त प्रस्तुति एक गीतको हामी भोलि सार्वजनिककरण गर्दैछौँ। रेडियो मिरमिरे 89.4 मेगाहर्ज सुन्नुहोला। साथमा अविरल बोहराको अजम्बरी माया बोलको गीतलाई पनि भोलि हामी सार्वजनिककरण गर्नेछौँ, उहाँहरूको प्रत्यक्ष रूपमा आवाजका साथमा प्रस्तुत गरेर। र दुईजना कलाकार भोलिको प्रस्तुतिमा स्टुडियोमा आउनुहुनेछ, मैले यो यहाँहरूलाई जानकारी गराएँ। र अविरल बोहराको अजम्बरी माया यो गीतको विषयमा पनि हामी चर्चा परिचर्चा गर्नेछौँ। र विष्णु माझी अनि अविरल बोहराको आवाजले सजिएको गीत भोलिबाट हामी यहाँहरूमाझ ल्याउनेछौँ, संसारको क्षेत्रमा हामी यत्र त्यत्र फैलाउनेछौँ भोलिको दिनबाट। र अविरल बोहराको भोलि आफ्नै जन्मदिन पनि हो, त्यो जन्मदिनको उपलक्ष्यमा म आफै सहभागिता जनाएर मेरो गीत रिलिज गर्नु पऱ्यो है दाई भनेर एउटा मलाई भन्नुभएको थियो। त्यो एउटा अनुरोधका साथमा मैले उहाँको अनुरोधलाई स्वीकारेको छु। भोलि जन्मदिन पर्ने भाइ, हामी जन्मदिनको आदान प्रदान भोलि आफै गरौँला। आदान प्रदान भन्दा पनि प्रदान होइन, भोलि निकै रमाइलो प्रस्तुति बन्नेछ मलाई लाग्दछ। र आज भने अब बाँकी भर्खरै आएका सन्देशहरू वाचन गर्नतर्फ अगाडि बढ्छु। राजु दाई नमस्कार छ है, म जगत मगर गल्दा 5 पाल्पाबाट सर्वप्रथम त हजुर मार्फत सञ्चालन हुने रेडियो मिरमिरेको अत्यन्त लोकप्रिय रेडियो कार्यक्रम लोक चौतारी अनलाइन मार्फत नियमित सुन्छु, अत्यन्त खुसी लाग्छ। सम्झनु पर्दा सर्वप्रथम हजुर लगायत रेडियो मिरमिरेको सम्पूर्ण युनिटलाई अनि मेरो बाबा आमा श्रीमती दिलमाया प्यारी छोरी मनिषा बहिनीहरू दमन्ती कुर्मिला आँसु दाईको परिवारहरू उजिर सिंह सुमित्रा अनिल त्यसै गरी कुमौती टुका अनि मलाई जगत भनेर चिन्ने नचिन्ने सम्पूर्ण आफन्तजन साथीहरूलाई र रेडियो मिरमिरे सुनेर बस्नुहुने सम्पूर्ण श्रोताहरूलाई सुनाउन चाहन्छु भनेर उहाँले यो सन्देश लेख्नु भएको छ हामीलाई पाल्पाबाट। सन्देशको लागि जगतजी धेरै धेरै धन्यवाद। निशान थापाको सन्देश मलाई प्राप्त भएको छ र अब बज्ने भाका साउदीमा बसेर भए पनि म सुन्दैछु हजुर, मलाई चिन्ने सबैको लागि अब बज्ने भाका कुनै पनि बजाइदिनु होला भनेर भन्नुभएको छ। धन्यवाद सन्देशको लागि। अन्जु मोक्तान अभागीको सन्देश मलाई प्राप्त भएको छ। फ्याफुल्ला राजदाई, म रामेछाप दोरम्बा 9 ओख्रिनीबाट अन्जु मोक्तान हो। अब बज्ने गीत मार्फत साथीहरूलाई सम्झनु पर्दा हरिश जिएम, तेजेन्द्र परिवर्तन ओली, रामकुमार नेपाली, सोनु दर्लामी मगर, तिलक मगर, जस्टिना कार्की र देवलाल मोक्तान अनि दिदी नम्रता मोक्तान अनि मलाई अन्जु भनेर चिन्ने नचिन्ने सबैलाई अब बज्ने भाका सुनाउन चाहन्छु भनेर उहाँले यो सन्देश लेख्नु भएको छ। अविरल बोहराको सन्देश पनि मलाई प्राप्त भइहाल्यो। अविरल बोहरा भाइको भोलि जन्मदिन, जन्मदिनको उपलक्ष्यमा हामी अग्रिम शुभकामना पनि व्यक्त गरिहालौँ। भोलि हामी प्रत्यक्ष रूपमा यहाँहरूमा उहाँको जन्मदिनको उपलक्ष्यमा एउटा नयाँ गीत पनि रिलिज गर्नेछौँ, अजम्बरी माया। यो मैले नाम मात्र भने, गीत कस्तो छ भोलिको प्रस्तुतिमा सुन्न सक्नुहुनेछ। र भोलि त यहाँ रेडियो मिरमिरे 89.4 मेगाहर्जमा निकै ठुलो पार्टी चल्नेवाला छ अविरल बोहरा भाइको जन्मदिनको उपलक्ष्यमा। दाई नमस्ते, म हजुर लगायत लोकगीतलाई माया गर्ने सम्पूर्णलाई अब बज्ने भाका सुनाउन चाहन्छु भनेर उहाँले यो सन्देश सेन्ड गर्नुभएको छ। एउटा सन्देश वाचन गर्छु अनि गीत सङ्गीत प्रसारणको क्रमलाई जोडौँला। दाई नमस्ते, म दोलखा र हाल दुबईबाट सविता बेका अभागी आँसु हो। अब बज्ने गीत हजुरलाई र रेडियो सुनेर बस्नुहुने कार्यक्रमलाई मन पराई गीत सङ्गीतलाई माया गर्नुहुने सम्पूर्णलाई अब बज्ने भाका सुनाउन चाहन्छु भनेर उहाँले सन्देश सेन्ड गर्नुभएको छ। अब तपाईँहरूलाई लक्षित गर्दै मित्र अर्को गीत प्रस्तुत गर्नेतर्फ अगाडि बढ्छु र मैले लिएँ धरतीमा हावा बहुन्जेल बोलको भाका। यो भाकामा आवाज रहेको छ रामजी खाँड अनि कामना ओलीको, लय धनराज वास्तविकको, शब्द निमराज केसीको रहेको छ। अक्सिजन मिडिया प्राइभेट लिमिटेडले केही समय अगाडि बजारमा ल्याएको हो यो भाकालाई, प्रस्तुति लोक चौतारीमा। अबलाई यो भाकाको आनन्द लिउँ। बाँचेको मोटु नै तिमी हो, हजार वर्ष सम्मानी बाँचिरह धरतीमा हावा बहुन्जेल। तिमलाई माया गर्ने छु, तिम्रै भर पर्ने छु, ए सानो यो मेरो सम्मानी बाँचिरह धरतीमा हावा बहुन्जेल। तिमलाई माया गर्ने छु, तिम्रै भर पर्ने छु, ए सानो यो मेरो परान रहुन्जेल, यो मेरो थप सन्देशहरू पनि वाचन गर्नेतर्फ अगाडि बढ्छु। राजु दाई नमस्ते, प्रस्तुति सुन्दैछु लोक चौतारी। तिहार कस्तो भयो हजुरको र अन्य लोकपारखी मनहरूको? आशा गरेँ सबैको राम्रो भयो होला र अब बज्ने गीत मार्फत मिठो सम्झना सम्पूर्ण साथीहरूलाई भनेर निरज दुवाडी भाइको सन्देश मलाई प्राप्त भएको छ। मेरो हिसाबमा तिहारको कुरा गर्नुहुन्छ भनेदेखि तपाईँहरू समक्ष प्रस्तुतिमा रमाउन पाइयो, प्रस्तुति नियमित रूपमा प्रस्तुत गर्न पाइयो, यस वर्षको तिहार यस्तै भयो, आगामी वर्षहरू रमाइलै होलान्, तर समग्र रूपमा तपाईँहरूको साथले मैले रमाइलोसँग यो तिहार पर्वको समयलाई गुजारेँ। अर्को सन्देश पनि वाचन गर्छु मित्र। दाई नमस्ते, म नवीन केसी हो, घर ओखलढुङ्गा, हाल बादल पारीको देशबाट अब बज्ने भाका सर्वप्रथम हजुरलाई र रेडियो परिवारलाई र मेरो घर परिवारलाई पनि सुनाउन चाहन्छु भनेर नवीन केसीजीले यो सन्देश सेन्ड गर्नुभएको छ। अर्को पनि सन्देश रहेको छ ओम प्रकाश गिरीजीको। हेलो हजुर नमस्कार, म ओम प्रकाश गिरी, पुरानो झाँगाझुली छ सिन्धुली र हाल जावलाखेलबाट अब बज्ने भाका हजुर लगायत रेडियो मिरमिरे सुनेर बस्नुहुने सबैलाई सुनाउन चाहन्छु भनेर उहाँले यो सन्देश सेन्ड गर्नुभएको छ। र मित्र अब फेरि पनि गीत सङ्गीत प्रसारणको क्रमलाई नै म जोड्छु र कुन गीत सुनाऊँ यहाँहरूलाई भन्ने म आफै पनि अन्यलमा रहेको छु। तपाईँहरूलाई यति बेला खोजेँ खोजेँ संसारभरि खोजेँ यो गीत नै प्रस्तुत गर्छु। यो गीतमा आवाज मोहन खड्का अनि विष्णु माझीको, लय रामु खड्काको, शब्द विमल अधिकारीको, भावना म्युजिक सोल्युसनले बजारमा ल्याएको छ यो भाकालाई प्रस्तुति लोक चौतारीमा। अबलाई यो भाका पनि सुनिहालौँ। यो भाकालाई हामी पृष्ठभूमिमा बजाउँदै गर्छौँ। बुद्ध वज्राचार्यको सन्देश मलाई प्राप्त भएको छ। नमस्ते राजु सर, सम्झनु पर्दा हेमा, अनु, सङ्गीता, झरना, विपना, कला, सुशेली, वरुणलाई अब बज्ने भाका सुनाउन चाहन्छु भनेर उहाँले यो सन्देश सेन्ड गर्नुभएको छ। अन्जु भण्डारीको पनि सन्देश मलाई प्राप्त भएको छ। उहाँले पनि यति बेला रेडियो मिरमिर 99.4 MHz प्रस्तुति कार्यक्रम लोक चौतारीलाई सुनेर बस्नु नै मेरा आम श्रोता साथीहरूलाई सम्झना गर्न चाहन्छु भनेर यो सन्देश लेख्नु भएको छ। उहाँलाई पनि धेरै धेरै धन्यवाद। यति बेला अर्को पनि भाका प्रस्तुत गर्नतर्फ अगाडि बढ्छु मित्र। यति बेला अर्को भाकामा मैले लिएँ छैन खुसी छैन। यो भाका मोहन केसीको हो। यस भाकामा आवाज रहेको छ बिरही सागर बिरही अनि देवी घरती र सिपी रङ्गीन सागर बिरही अनि देवी घरतीको लय शब्द भर्नुहुने कलाकारको नाम मोहन केसी रहेको छ। यस भाकालाई रङ्गीन मिडिया प्राइभेट लिमिटेडले बजारमा सर्वत्र उपलब्ध गराएको छ। प्रस्तुति लोक चौतारीमा अबलाई यो भाका पनि सुनिहालौँ। खुसी छैन नलेखेको रहेछ हामी एकअर्काको हुन तिमीलाई आफ्नो बनाउनलाई नखोजेको होइन अनि दो बाँच्दै रुँदैछौ र तिमी नि म जस्तै छैन खुसी छैन नलेखेको रहेछ हामी एकअर्काको हुन तिमीलाई आफ्नो बनाउनलाई नखोजेको होइन तिमीलाई आफ्नो बनाउनलाई नखोजेको होइन अनन्य प्रिय मित्रहरू, यहाँहरूमा आज विभिन्न सन्देश र विभिन्न गीत सङ्गीतहरूको साथमा प्रस्तुत हुँदाहुँदै आजको लागि लोकचौतारीको समयले नेटो काटिसकेको छ। तसर्थ देशभर छरिएर रहेका विभिन्न रेडियो स्टेसनबाट यहाँहरूले हामीलाई सुनेर साथ दिनुभयो, सम्पूर्ण श्रोता महानुभावप्रति हार्दिक धन्यवाद व्यक्त गर्दछु। आज बजेका गीत सङ्गीतका स्रष्टाज्यूहरूप्रति पनि मैले कृतज्ञता प्रकट गर्नै पर्दछ, किनकि उहाँहरूका प्रस्तुतिले र उहाँहरूका सृजनाले मैले आजको यो बसाई लोकचौतारीलाई सिङ्गार पटार गरेको छु। र सम्पूर्ण संसार गृह कटेक्सेन साथीहरूलाई पनि मनैदेखि धेरै धेरै धन्यवाद भने, प्रस्तुतिको अन्तिम साङ्गीतिक कोशैली स्वरूप देवेन्द्र लामिछाने अनि त्यसै गरी सुदन खतिवडा र विनिसा अधिकारीको स्वरले सजिएको बनौँ असल मित्र यो भाकालाई प्रस्तुत गर्दै छुट्टिने तयारीमा जुट्छु। यो भाकामा लय शब्द रहेको छ विनिसा अधिकारीको, पपुलर मीडिया प्राइवेट लिमिटेडले यो भाकालाई बजारमा सर्वत्र उपलब्ध गराएको छ। र यस भाकाको साथमा आजको बसाई लोकचौतारीबाट यो कार्यक्रम प्रस्तुत राजु बोहरा छुट्टिन्छ। मित्र हवस् त, नमस्ते। तपाईँको आजको थप बाँकी दिन धेरै शुभ बितोस्। धेरै जोडीको एउटै जान माया माया भन्दै मागा छ जान धेरै माथि नसोच बनाऊ असल मित्र दाग लागे सिगारो छ मेटाउन सेतो कागज जस्तै हो मान्छेको चरित्र जोडीको एउटै जान माया माया भन्दै मागा छ जान धेरै माथि नसोच बनाऊ असल मित्र दाग लागे सिगारो छ मेटाउन सेतो कागज जस्तै हो मान्छेको चरित्र दाग लागे सिगारो छ मेटाउन सेतो कागज जस्तै हो मान्छेको चरित्र।